Book 2 45 45 في السينما चित्रपट गृहात نريد الذهاب الى السينما आम्हाला चित्रपटाला जायचे आहे اليوم يعرض فيلم جيد आज एक चांगला चित्रपट आहे الفيلم جديد تماما चित्रपट एकदम नवीन आहे اين شباك التذاكر तिकीट खिडकी कुठे आहे هل ما زال توجد اماكن خاليه अजून सीट उपलब्ध आहेत का بكم تذاكر الدخول प्रवेश तिकिटाची किंमत किती आहे متى يبدا العرض प्रयोग कधी सुरू होणार كم يدوم الفيلم चित्रपट किती वेळ चालेल هل يمكن حجز تذاكر तिकिटाचे आरक्षण आधी होते का اريد ان اجلس في الخلف मला मागे बसायचे आहे اريد ان اجلس في الامام मला पुढे बसायचे आहे اريد ان اجلس في الوسط मला मध्ये बसायचे आहे كان الفيلم مثيرا चित्रपट अगदी दिलखेचक होता لم يكن الفيلم مملا चित्रपट कंटाळवाणा नव्हता لكن الكتاب المأخوذ عنه الفيلم كان أفضل. पण चित्रपट ज्याच्यावर आधारित होता ते पुस्तक जास्त चांगले होते. كيف كانت الموسيقى؟ संगीत कसे होते? كيف كان الممثلون؟ कलाकार कसे होते? هل كانت هناك ترجمة حوارية بالإنجليزية؟ इंग्रजी उपशीर्षके होती का? الرجاء الذهاب إلى www.book2.de لمطالعة الكتب مع الدروس الصوتية.